واشهد ان محمدا عبد الله ورسوله جميعا الاصنام. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين نبينا وحبيبنا عبد الله وعلى آله وأصحابه وأزواجه الطاهرات أمهات المؤمنين، اللهم صل وسلم وبارك عليه وعلى آله وصحبه أجمعين. السلام عليكم ورحمة الله وبركاته، أهلا وسهلا بكم أحبتي في الله مجددا في حلقة جديدة من حلقات برنامجكم وعسى أن. يسعدني في هذه الليلة الطيبة يحجمل بكم أحبتي في الله، ونأنس بدعواتكم ودعمكم. ومن البشائر الجميلة أحبتي في الله التي يعني تحلق معها وتسعد بها وتفرح بها نفس كل إنسان مسلم، ما يتحقق من إسلام الكثير بعد كل حلقة. إلى هذه اللحظة يعني من بداية البرنامج في دورتي هذه أحبتي في الله أسلم قرابة 600 شخص بين رجل وامرأة، وهذا ما كان ليتم إلا بفضل الله سبحانه وتعالى وتوفيقه، ثم بدعمكم أحبتي في الله وجهودكم المباركة وجهود الدعاة، نسأل الله أن يوفقهم ويستعملهم في طاعته. على سبيل مع أحد الدعاة الذي كان معنا في الحلقة الأخيرة، وكانت من الجالية السريلانكية، وقال لي بشارة جميلة جدا. قال أسلم، أنا عندي فقط عند داعية واحد أسلم خلال تقريبا 4 أيام أو 5 أيام أكثر من 35 شخص عن طريق الاتصالات، وهذا فضل الله سبحانه وتعالى. بل قال لي جملة يعني من نهاية البرنامج، يعني بعدنا انتهينا وانصرف من القناة وأنا في الطريق بالسيارة، من السيارة حتى وصلت إلى المكتب، وهذا داعية خورشيد مكتب الدعوة وتوعية الجهات في البطحة، يقول أسلم عندي فقط في هذه الفترة البسيطة 5 أشخاص عن طريق الاتصال كانوا يتصلون وأشرح لهم وكانوا يتابعون الحلقة. سبحانه وتعالى يزقنا إياكم الإخلاص والثبات حتى نلقاه. أحبتي في الله، أنا أجدد التذكير لكم، هذه الليلة سنكون يعني بالجالية أو باللغة النيبالية. إذا كان عند أحد منكم أحد من يتحدث وتحت يديه من أحد من يتحدث بهذه اللغة، أو تعرفون أحد عنده أحد من الأخوة الأخوات النيباليين مقفولة، أو هو يتصل عليه مباشرة ويذكره أن يتابعنا في الدقائق القادمة، على الله سبحانه وتعالى أن يمن عليه بالهداية ويفتح بصائر قلب يهديه لدين الإسلام. أيضا ستظهر أرقام الدعاة بلغات مختلفة لمن أراد حقيقة الاتصال بعد البرنامج، أثناء البرنامج على الدعاة الذين خارج الاستوديو أو مع يتصل عليهم من الأرقام التي ستظهر في أسفل الشاشة. سيظهر رقم أيضا الآن ستظهر الأرقام، أيضا سيظهر رقم الاتصال لمن أراد نطق الشهادة على الهواء، فسيظهر الرقم، ويعني من أراد أن يسعده نسأل الله سبحانه وتعالى أن يسعده في الدارين. أنا أذكر الأخوة والأخوات الأكارم، يعني من أراد أو أراد الحلقات الماضية أن يتابع حساب معا لدعوة العمالة، حساب معا لدعوة العمالة، فيها حقيقة الخير كثير والفائدة الكثيرة، والقائم عليها أخونا عبد الوهاب، أسأل الله سبحانه وتعالى لا يحرمه الأجر، وهو حقيقة شريان من التاج في هذا البرنامج، نسأل الله أن يوفقه ويسدده. مجددا هذه الليلة ستكون باللغة النيبالية معي ضيفنا وحبيبنا وأخونا الشيخ ضمير عباس من مكتب الدعوة وتوعية الجاليات في البطحة، هلا أبو رياض، حياكم الله، جزاكم الله خير. كيف حالكم؟ الحمد لله، الله يبارك فيك ويسلمك في طاعته. أيضا الله يتقبل منك ويجزاكم الخلاص. الشيخ أبرار في الخبر، نقول مكتب هداية في بداية، حياكم الله، الله يبارك فيك، نشكر لك حضورك وتعنيك، وبارك الله في جهودكم، الله يجزاك الخير ويبارك فيك، نشكر لك حقيقة حضورك وتشريفنا في هذه الليلة، ولك والأخوة في المكتب دعائي وحبي وتقديري، نسأل الله سبحانه وتعالى أن يبارك في جهودكم المباركة. سنبدأ أحبتي في الله، نبدأ من ضيفنا أبو رياض لأنه على اليمين طبعا، نسأل أن نجعل الجميع من أهل اليمين. أبو رياض، قضية هامة دائما نجعلها قضية أساسية ننطلق منها في برنامج، بل هي حقيقة أهم قضية في هذا الكون، ألا هي قضية التوحيد والتي ظل فيها أمم كثيرة من الناس، فماذا عند الشيخ ليتحفنا؟ رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين نبينا محمد وعلى آله وصحبه أجمعين، أما بعد، हमरा नेपाली दाजु भाई दीदी बहिनीहरू सबभन्दा पहिलो मलाई यो खुशी छ कि म तपाईँहरू आफ्नो यो जीवन आफ्नो जीवनको खास उद्देश्य के हो यसको विषयमा म बताउन चाहन्छु। यो संसारमा सत्यश्वर अल्लाह सुभान व तआलाले हामीहरूलाई आफ्नो उपासना वन्दनाको लागि रचनामा लागेको एउटा मानवको कर्तव्य हो कि आफ्नो जीवनमा सत्यश्वर अल्लाह सुभान व तआला बाहेक अरू कसैको उपासना वन्दना नगरोस्। हामीहरूको जीवनको खास उद्देश्य यो हो कि आफ्नो जीवनमा एक ईश्वर एकेश्वर बाद छन् इफरादुल्लाह फिल इबादा यानी पूजा पाठमा सत्य ईश्वर अल्लाह बाहेक अरू कसैलाई नपुज्ने। तर अधिकांश मानिसहरू शैतान भूतको धोकामा आएर बेग्ले बेग्ले अनेक वस्तुएर पूज्य ठानेर पूजा गरिरहेका छन्। जसरी कि सूर्य चन्द्रमा आकाश पहाड पर्वत अरू यस्तै खालका धेरै कुराहरूलाई आफ्नो पूजी बनाएर यसको पूजा गर्छन्। यो कुरा सत्यश्वरलाई कहिले पनि स्वीकार गर्दैन। अल्लाह तआलाले मानिसलाई जन्माएपछि रचनामा लाएपछि जब मानिसहरूको भित्र बिगाड आयो त अल्लाह तआलाले समय समयमा आफ्नो सन्देशटा ऋषि मुनि पठाउनु भयो। सन्देश मानिसहरूलाई सत्य मार्ग देखाउँदै थिए। अल्लाह सुभान व तआलाले आफ्नो अन्तिम ग्रन्थ कुरानमा भन्नुभएका छन् या अय्युहन्नास उबुदु रब्बकुम अल्लजी खलकुकुम वल्लजीन मिन कब्लकुम लअल्लकुम तत्तकून। हे संसारमा बस्ने मानिसहरू ती प्रभुको उपासना वन्दना गर जोले हामी सबैलाई रचनामा लाएको हामीहरू भन्दा अघि पनि रचनामा लाएको। यदि हामीहरू उहाँ बाहेक अरू वस्तुहरूलाई पूजी ठानेर बनाएर पूजा गर्छन् ढोक्छन् उहाँलाई कहिले पनि खुसी लाग्दैन। उहाँले कहिले पनि हामीहरूलाई स्वर्ग प्रदान गर्दैनन्। सत्यश्वरले दुईटा कुरो बनाएका छन् स्वर्ग र नर्कको रूपमा जुन छ। मानिसको जीवन पछि मृत भएपछि यदि उसको जीवन उसको कर्म राम्रो तरिकामा थियो सत्यश्वरको पूजामा थियो सत्यश्वरको पूजा बाहेक अरू कुनै उसले आस्था र विश्वास गरेको थिएन भने सत्यश्वर खुसी भएर उहाँलाई स्वर्ग प्रदान गर्छन्। यदि यस्तो थिएन भने अनेकहरूलाई पूजी बनाएर बेग्लै बेग्लै वस्तुहरूलाई पूजेपछि यस्तै जीवन बिताइदियो भने सत्यश्वर रिस्याएर उसलाई नर्कमा फालिदिन्छ। स्वर्गलाई प्राप्त गर्नको लागि सत्यश्वरलाई चिन्ने उहाँको अदृश्य कुराहरूमाथि विश्वास गर्ने र उहाँले आफ्नो सन्देष्टाहरूद्वारा जुन कुराहरू हामीहरूसम्म पुर्याएका छन् त्यो सबै कुराहरूमाथि विश्वास गर्ने यो कुराहरू के हो इन्शाल्ला एकछिनपछि अघि आउँछ तपाईँहरूको सामान्य कुरा आउँछ। सबभन्दा पहिलो म यो कुरा भन्न चाहन्छु कि हामीहरूलाई आफ्नो जीवनमा एकेश्वर बाद एक ईश्वर अल्लाह बाहेक अरू कसैलाई नपुज्नु यसैमा नै हामीहरूको मुक्ति हो। आफ्नो सत्य ईश्वरको उपासना वन्दनामा यदि साझी बनाएन भने मरेपछि उसलाई आनन्द हुन्छ स्वर्ग मिल्छ। यसैले स्वर्ग प्राप्त गर्नको लागि हामीहरूलाई यो कुरा बुझ्नुपर्छ सत्यश्वर माथि विश्वास गर्नुपर्छ र उहाँले जुन कुराहरू पठाएको त्यो सबै कुराहरूमाथि विश्वास गर्नुपर्छ फेरि सत्यश्वर हामीसित खुसी भएर स्वर्ग प्रदान गर्छन्। जजाकल्लाह खैर शेख बारक शेख अब्रार मदाम القضية لازلنا في محور هذه القضية الهامة قضية التوحيد وذكر العلماء رحمه الله تعالى ذكر أئمة التوحيد قولهم أن من حقق التوحيد دخل الجنة بغير حساب وقد قال الرب سبحانه وتعالى ويغفر ما دون ذلك لمن يشاء وذكر الله سبحانه وتعالى يعني وردت في الكتاب الكريم أن من لم يحقق التوحيد دخل النار، ومن حقق التوحيد وذكر الله سبحانه وتعالى مؤمنا متيقنا دخل الجنة. فهل عندك إضافة حول هذه القضية يحتاجها المشاهد الكريم؟ والصلاة والسلام على أشرف الأنبياء والمرسلين نبينا محمد وعلى آله وصحبه أجمعين، أما بعد، ہمارا پیری نیپالی ساتھی بھائی ہرو را دیدی بہنی ہرو را سمپور درشک ساتھی ہرو آجا آفنو بھاشا ما نیپالی ما کہی آدھیاتمک کورا راکدہ ہمیں لئے خوشی محسوس ہنچا ایلے بکھر تمہیں لئے ہمارو ساتھی بھائی شیخ جم ابو ریاض باٹا سننو بھائیو کی واسطو ما مانس کو جیون ما سب بھندا مہتپور کورو جن چھانی تو ایک ایشور باد ہو اللہ لے ہمرو جنم نہیں تیسی کارل گرنو بھائے کچھ اللہ لے بھنو بھائیسا قرآن ما اما خلق تل جن نولین سا اللہ لے عبدون یو ہمرو جنم کو دیش ہو رما یو کورو یہاں پرست بھننا چاہن چھو کی واسطو ما ہمی سمپور مانس لے یو اٹا مانس کو ناتا دیش ہمی لے بوجنو پر چھا कि अल्लाहले ईश्वरले हामीलाई किन यो संसारमा जन्म दिनुभयो के कारण छ हाम्रो आज यो संसारमा कुनै पनि चीज निरुद्देश्य छैन बिना कारण ईश्वरले अल्लाहले बनाएको छैन मानव एउटा सर्वश्रेष्ठ प्राणी हो सबभन्दा उत्तम हामी भन्छौ आफूलाई किनकि हामी जस्तै कोही पनि छैन अल्लाहले ईश्वरले हामीलाई जन्म दिनुभयो र कारण के छ भने हाम्रो श्रेष्ठताको कारण के हो कि हामी एउटा चेतनशील प्राणीमा आउँछौ हामीमा सोच्ने विचार गर्ने क्षमता छ हामीमा बुद्धि छ जुन अरू प्राणीमा छैन त्यसले गर्दा साथीहरू हाम्रो जिम्मेवारी पनि धेरै छ महत्व जनी जति छ त त्यो महत्वको हिसाबले तपाईँको जिम्मेवारी पनि बढिरहेछ र त्यो हामीले बुझ्नुपर्छ कि वास्तवमा अल्लाह तआलाले जुन यो सम्पूर्ण ब्रह्माण्डको त्यो ईश्वर हो अल्लाह हो यो सम्पूर्ण कुरो अल्लाहको हातमा छ उसले हामीले जन्म दियो संसार बनायो यो आकाश सूर्य यो सबै ईश्वरका प्राणी हुन् र हामी पनि ती प्राणी मध्ये एउटा ईश्वरका सर्वश्रेष्ठ प्राणी हुन् र हाम्रो उद्देश्य के हो ईश्वरको पूजा ईश्वरमाथि विश्वास गर्ने यो संसारमा सत एक ईश्वर बाहेक कोही पनि छैन अल्लाह एउटै छ ईश्वर एउटै छ ऊ बाहेक कोही पनि पूज्य छैन हामी सबैले यो कुरो बुझ्नुपर्छ यहाँ जात कुरो छैन मानवताको हिसाबले पनि यदि हामी विचार गरौं कि ईश्वरको कति कृपा र उपकार छ हामी माथि उसले कुन तरिकाले हामीले जन्म दियो नौ महिना आमाको पेटमा गर्भको अवस्थामा कसले हामीलाई खाना खुवायो कसले हामीलाई त्यो सबै कुरोको व्यवस्था गर्यो त्यो कुरो त हामीले बुझ्नु पर्छ जन्मेपछि हामी ठूलो भइहाल्छौ बढ्दा हुर्किँदै जान्छ पैसालाई तिरेर त भयो छैन कि कुनै हस्पिटलमा पैसा तिरेर अब त्यो बच्चा एक महिनाको भयो दुई महिनाको भयो सित्तमै सबै कुरो हुँदै गइरहेछ हुन्छ र त्यो ईश्वरको कृपा हो त्यसले गर्दा ईश्वरलाई हामीले राम्रो तरिकाले चिनेर उहाँमाथि विश्वास गरेर र एउटै ईश्वरलाई पुज्नुमा हामी अल्लाह बाहेक अरू कसैलाई पुज्छौं कुनै सूर्यलाई चन्द्रमालाई आफूले बनाएको कुनै मूर्तिहरूलाई अथवा जुन वस्तुलाई पनि त्यो हाम्रो लागि फाइदा लाभदायक हुँदैन त्यो त्यसमा हाम्रो धेरै घाटा हुन्छ र यो जीवनपछि जुन अर्को जीवन आउँछ परलोकीय जीवनमा हामीले सफल नि र आउने जीवनमा पनि त हाम्रो यो के छ भने एउटा इस्लामको उपदेश पनि यही हो सम्पूर्ण मानवको लागि यो धर्म हो अल्लाहले हामीले जन्म दियो र हाम्रो सफलताको लागि एउटा बाटो पनि दियो जुन अल्लाहले रोज्नु भएछ इन्न दिन इन्दल्लाहि इस्लाम कुरानमा परस्ट आएछ कि अल्लाहले बाहेक यदि हामी कुनै बाटोमा लाग्छौँ भने त्यो अल्लाह निर स्वीकार्य हुँदैन र इस्लाममा लागेर यदि तपाईँ ईश्वरका भक्त भएर उसको पूजा अर्चना उसको उपासना गर्नुहुन्छ भने इन्सा अल्लाह तपाईँलाई यो जीवनमा पनि र आउने परलोकीय जीवनमा पनि तपाईँलाई हामीले सफलता मिल्छ र जुन मान्छे यो ईश्वरको मार्ग छोडेर इस्लाम बाहेक कुनै मार्गमा लागेर आफ्नो जीवन बिताउँछ यो संसारमा कदापि त्यो मानिसलाई स्वर्ग मिल्दैन यो अल्लाहले प्रश्न भन्नुभएछ कुरान तपाईँ एउटा ईश्वरीय ग्रन्थ कुरानमा पढ्नुहोस् अल्लाहले भन्नुभएछ कि जुन मान्छे अल्लाह बाहेक कसैलाई पुज्छ त्यो बात गर्छ उसले धेरै आफूले बनाएको वस्तुहरूलाई पुज्छ अथवा ईश्वरले सृष्टि गरेको अल्लाह बाहेक यदि अल्लाहलाई छोडेर हामी अथवा अल्लाहको पूजा पाठमा कसैलाई हामी सहभागी बनाउँछ भने त्यो पनि ठूलो पाप हो, यो पनि अल्लाहले स्वीकार्दैन। पूजा मात्र एउटै अल्लाहलाई नै गर्नुपर्छ, लाग्नुपर्छ, यसैमा हाम्रो सफलता छ यो संसारमा पनि र आउने जीवनमा पनि। त साथी भाइहरू, हामीले यो जीवन हाम्रो धेरै समयको लागि होइन, थोरै समयको लागि हो। आउने जीवन परलोकीय जीवन यो अनन्त जीवन छ, त्यसपछि हामीले मृत्यु हुँदैन। त्यो जीवनको सफलताको लागि हामीले प्रयास गर्नु इन्सानलाई यदि हामी गहिरिएर सोच्छौ बुझ्छौ भने ईश्वरका यो सम्पूर्ण सृष्टिलाई हेर्दा इन्सानलाई हामीले सफलता मिल्छ। र यो कुरा तपाईँ र हामीले राम्रो तरिकाले बुझ्नुपर्छ कि यदि हामी अल्लाहलाई छोडेर कसैलाई पुज्छौ, सत्य ईश्वरको पूजा नगरेर उहाँलाई नपुजेर अरू कसैलाई पुज्छौ भने मानिसलाई नर्कमा हाल्छ, त्यो हामी अरबीमा जहन्नम र नार भन्छौ। र जन्नत र स्वर्गको प्राप्तिको लागि हामीले इस्लामलाई नै अपनाउनु पर्छ, इस्लाममा लाग्नु पर्छ। यो इस्लाम धर्मको ठूलो फाइदा हो। र म यो कुरा भन्न चाहन्छु कि हामीले आफ्नो आफूले बनाएको वस्तुलाई पुज्नु मिल्दैन, जसले हामीलाई सृजना त्यो सृष्टिकर्तालाई पुज्नुपर्छ। हामीले बनाएको, हामीले सृष्टि गरेको जुन तरिकाले पनि त्यो वस्तुलाई हामीले पुज्नु मिल्दैन। र इन्सानलाई यदि हामी बुझ्छौ भने म तपाईँ सम्पूर्ण आफ्नो नेपाली साथीभाइहरूलाई त्यो म निवेदन गर्छु उहाँहरूसित कि तपाईँहरू यदि इस्लामलाई बुझ्नु भए छैन भने ईश्वरवाद र तौहिदलाई बुझ्ने कोसिस गर्नुहोस्। इन्सानलाई तपाईँलाई लोक र परलोकमा सफलता मिल्छ। سنخرج احبتي في الله لفاصل قصير نعود بعده لاستكمال يعني فقرات هذه الحلقة الطيبة المباركة. كونوا معنا احبتي في الله واذكركم ان نتابع. كونوا معنا. راجعي لو عندي عمرا يكفي نشرت تعالي ما بين القاص والداني من أقصى المغرب للصين من أقصى المغرب للصين. رجعنا الحمد لله والصلاة والسلام على رسول الله، أهلا وسهلا بكم، السلام عليكم ورحمة الله وبركاته. نعود باستكمال ما بقي معنا من فقرات حلقتنا. رسالة أحبتي في الله من أخوانكم في مكتب الدعوة توعية الجاليات والبطحة، وهم الرعاة لهذا البرنامج، نسأل الله أعمالنا لكل خير. تذكير بالوقف الدعوي الذي حقيقة ينتظره الإخوان ويقولون أنه سيخدم كثير من أنشطة المكتب، ويعني يذكرون أنه أسلم منذ إنشاء المكتب حتى هذه اللحظة أكثر من 36 ألف شخص ما بين رجل وامرأة من جنسيات مختلفة. وحقيقة الدور لا زال أو المسجد الدعوية لا زالت كبيرة، والجهد المؤمل منهم جميعا يعني يؤملون أنه يكون أكبر من ذلك والطموح أكبر. نسأل الله سبحانه أن يستمعنا بطاعته وما يعني تتم هذه البرامج لتوفيق الله سبحانه وتعالى ثم بدعمكم أحبتي في الله. نعود لك أبو رياض، قضية لازلنا في هذه القضية حقيقة، وقضية التوحيد قضية هامة وتحلك الملاحظ يا شيخ أنه قضية التوحيد في الإسلام والحمد لله أنه واضحة جدا ما فيها غموض، ومعرفة الخالق سبحانه وتعالى واضحة جلية، يعني ليست آلهة متعددة، قل هو الله أحد الله الصمد الله لا إله إلا هو الحي القيوم. الشيخ ذكر حقيقة الآية التي ذكرها الرب سبحانه وتعالى في محكمة التنزيل، الجن والإنس إلا ليعبدون. فنريد أن نوضح للناس من هو يعني من المستحق للعبادة. تفضل يا شيخ. همرا نيبالي داجو بھائی هرو اہلے میرو ساتھی شیخ برار سیتا تپائی هرو لے کورا سننو بھائیو کہ اللہ سبحانہ وتعالی आफ्नो उपासना वन्दनाको लागि जन्माएको, जसरी कि उहाँले आफ्नो अन्तिम आकाशवाणी ग्रन्थ कुरानमा भन्नुभएका छन् उमा खलकतुल जिन्न वल इन्स इल्ला लियाबुदुन, कि मैले मानव र दानवलाई आफ्नो उपासना वन्दनाको लागि मात्र जन्माएको रचनामा लाएको। यसैले यो कुरान आधार अनुसार एउटा मानिसको कर्तव्य हो कि आफ्नो सत्य ईश्वर बाहेक अरू कसैको पूजा नगरोस्। را جولے ستی ایشور کو پوجا ماں ارو کسے لائی ساجی بناؤں چھا را وہاں کو پوجا ماں ارکو لائی آفنو پوجے چھا کی وہاں کو پنی شکتی چھا را وہاں لے میرو کورا میرو سمسیا لائی نکو پار چھا بھنے تی کورا ہو ستی ایشور کو پوجا ماں مانس لے ساجی بنایو را اللہ اللہ سنگا ارکو پوجے ٹھانے را بنایو یہ کورا اللہ سبحانہ و تعالی لے کہلے پنی سویکار کر دینا سبحانہ و تعالی لے بھنو بھائی کا چھن قرآن ماں کی جن ویکتی میرو پوجا ماں ارو کسے لائی ساجی بناؤں چھا بھنے ماں اس کو لاگی نرک بنائے کو را سورگ لائی میلے حرام گری دیے کو برجت گری دیے کو بننا لے تو کہلے پنی سورگ ماں جانتے جانتے ہی نا اللہ تعالی لے بھنو بھائیو امی یشری جن اسی لئے میرا نیپالی ساتھی بھائی ہرو ہم ہرو کو کرتب کیوں ہو کہ اپنو جیون کو خاص ادیس بجھے را اسلام دھرم کو بیسے ماں اسٹڈی کرنے پھر یو کورا تپائیں ہرو لائی ماتر اسلام دھرم ماں نہیں مل چھا کی نہ بھنے اسلام باہک ارو جتی پنی دھرم ہرو چھن سبائی نہ سبائی سبائی لے ستیشور سمہ پوگنے پریاس گر چھن را آشاراک چھن را بشواس گر چھن ستیشور سبحانہ و تعالی اس کو محتاج چھنا اللہ سبحانہ و تعالی لے قرآن ما بھنو بھائی کا چھن قل ادعونی استجب لکم ہے سنسار ما بانی سروتی میرو ملائی پکارنو ملائی گوارنو میرو میرو کو کورا سن چھوں راتی میرو کو کورا ما سویکار گر چھوں ما بھائی کرو کوئی پنی چھنا यसरी नै अल्लाह सुभानहु व तआला माथि हामीहरूलाई यो खास विश्वास राख्नु पर्छ कि अल्लाह तआलाको बाहेक अरू हामीहरू कसैको पूजा नगरम फेरि इस्लाम धर्मको विषयमा तपाईँहरू स्टडी गर्नु किनकि इस्लाम धर्मको बाटो नै सुख शान्ति तथा मुक्तिको बाटो हो यसैमा न आत्मालाई सन्तुष्टि मिल्छ आफ्नो हातको बना आफ्नो हातका बनाएका पूजिए र कुराहरूलाई ढोक्ने र आशा राख्ने विश्वास गर्ने यो कुरा कहिले पनि हामीहरूलाई मुक्ति दिँदै दिँदैन यसैले हामीहरूलाई विचार गर अल्लाह सुभानहु व तआला जुन यति ठूला महान छ जुन आकाशको माथि छन् राज धरतीमा जुनसुकै कुरा भइरहेका छ सबै कुरा उहाँले देख्छन् हेर्छन् र सबैको आवश्यकता पूरा गर्छन् यसैले हामीहरू इस्लाम धर्मको विषयमा स्टडी गरौँ र यस बाहेक अरू हामी हुँदैन यसैले यो कुरानको जुन आयत अध्याय अल्लाह सुभानहु व तआलाले भन्नुभएको उमा खलकतुल जिन्न वल इन्सा इल्ला लियाबुदुन कि मैले मानव र दानवलाई मात्र आफ्नो उपासना वन्दनाको लागि बनाएको आफ्नो बाहेक अरू कसैको लागि बनाएको होइन तो म आफ्नो कुरा यसै कुरामा समाप्त गर्छु कि हामी सबै पूजा गरम एक ईश्वर को पूजा में अरु कसैले साझी न गरम सत्य ईश्वर फेरी खुशी भएर हामीहरूलाई स्वर्ग प्रदान गर्छन् जजाकल्लाह खैर बियाद बारकल्लाह फीक सलफा طبعا سنعود الى قضيه مهمه يا شيخ في قضيه العباده مستحق العباده لكن سنوضح جانب مهم يا شيخ مش انتقد الشيخ ابرار طبعا كثير من الناس يعتقد ان الاسلام هو مظاهر العباده الظاهره من الناس ولا يعلم انه الاسلام هو نظام حياه شامل كامل يعني يغطي الحياة وأنه يرتب حياة الإنسان كلها بل هو يعني أينما اتجه الإنسان المسلم فهو في عبادة أريدك جزاك الله خير شيخنا أبرار أبرار أن تلقي الماحة بسيطة أو جميلة محاسن الدين الإسلامي تفضل يا شيخ همرا نيبالي ساتي داجو بھائی تتا ديدي بہنی ہرو بکر ہمیلے تیو ایشور کو پوجا را ایک ایشور بات کو بارے میں کہی کورا سنے म जुन कुरा तपाईँहरूको अगाडि अहिले राख्न चाहन्छु त्यो धेरै महत्त्वपूर्ण कुरा हो त्यो इस्लामको बारेमा हामीले त्यो कुरा बुझ्नुपर्छ कि वास्तवमा इस्लामको विशेषता के हो इस्लामको विशेषता मध्येमा तपाईँहरूलाई केही संक्षेपमा केही बताउन चाहन्छु सबभन्दा पहिलो कुरो के हो कि इस्लाम एउटा सम्पूर्ण मानवको लागि हो यो खास कुनै समुदाय कुनै समाज कुनै देशको लागि होइन एउटा विश्वव्यापी हामी भन्छौँ विश्वव्यापी धर्म हो यो किनकि हाम्रो सन्देशता मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई अल्लाह ताआलाले सम्पूर्ण संसारको लागि उहाँले सन्देशता बनाएर पठाउनु भयो त्यो अल्लाह सल्लल्लाहु इल्ला रहमतल लिल आलमीन यो इस्लाम सम्पूर्ण मानवको लागि सऊदी अरबियाको लागि नेपालको लागि अमेरिकाको लागि यो इन्डिया यस्तो होइन सबैको लागि हो यो विश्वव्यापी धर्म र इस्लामको विशेषता मध्ये यो कुरो पनि छ कि यो एउटा सम्पूर्ण जीवनलाई आफ्नो जीवन गुजार्ने तरिका चाहियो, हामीलाई चाहियो, कुन तरिकाले हामी यो संसारमा आफ्नो जीवन बिताउँ भने हामीले त इस्लामतिर लाग्नुपर्छ। कुरान एउटा संविधान हो इस्लामको, यो हाम्रो जीवन व्यवस्था पनि हो, ईश्वरीय ग्रन्थ हो, यसमा हाम्रो विश्वास छ, यो ईश्वानी हो किताब र यो एउटा इस्लामको संविधान पनि हो र यो जीवन व्यवस्था पनि हो हाम्रो लागि। त्यस्तै हाम्रो इस्लामको विशेषता मध्ये के छ भने कि इस्लाममा एक ईश्वरवाद छ जुन अरू कुनै पनि धर्ममा हामी देख्दैनौँ। एउटै अल्लाहलाई पुज्ने निमन्त्रण दिइरहेछ र ईश्वर एउटै छ, अल्लाह एउटै छ, अल्लाह बाहेक अरू कसैले पुज्नु मिल्दैन। सम्पूर्ण सन्देष्टाहरूको यही निमन्त्रण थियो, यही उद्देश्य थियो र हाम्रो अन्तिम सन्देष्टा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमले पनि यही निमन्त्रण र सन्देश दिनुभए थियो कि लैलल्ला तुफलहुन, अनि तुम अनि एक ईश्वरलाई तिमीहरू स्वीकार, तिमीलाई सफलता मिल्छ। त्यो एक ईश्वरवाद जुन छ इस्लाममा त्यो इस्लामको यो विशेषता मध्ये हो। त्यस्तै इस्लामको विशेषता मध्ये के छ, इस्लाममा समानता छ, इस्लाममा कुनै ठूलो सानोको कुरो छैन, यो किसान हो, यो गरीब मान्छे हो, कसैले कसैलाई हेलना गर्दैन, कसैले कसैको अपमान गर्नु मिल्दैन। यो धर्मको हिसाबले यो इस्लामले यस्तो अनुमति दिएको छैन र इस्लाममा यो जायज पनि छैन। समानता छ, तपाईँ लिनुहोस् हाम्रो प्रत्येक कुरोमा हामी सल्लाह पर्छौं, जुन तरिकाले मान्छेले धनी मान्छेले राजाले मन्त्रीले शासकले पढ्नु पर्छ त्यो एउटा गरीबले पनि त्यस्तै पढ्नु पर्छ। हाम्रो सलाहमा, हाम्रो नमाजमा, हाम्रो सौम रोजा व्रत बस्ने सबैको लागि हो, यो खास एउटा कुनै गरीबको लागि होइन र धनीको माथि अनिवार हुँदैन, यस्तो छैन। समानता गर्दा हामी दुईटा सेतो लुगा लगाउँछौ, त्यहाँ तपाईँले फरक गर्नु मिल्दैन कि यो राजा हो कि यो मन्त्री हो कि यो गरीब मान्छे हो, यो बल्दियामा काम गर्ने हो कि किसान हो के हो, कसैले थाहा हुँदैन। र जुन ठाउँमा एउटा राजाले गएर त्यो आफ्नो पूजाको प्रक्रियाहरू पूरा गर्छ भने त्यही ठाउँले पनि गएर उसलाई पूजा गर्नु मिल्छ, कसै उसलाई रोक्न सक्दैन। त्यो समानता हाम्रो साथीभाइहरू तपाईँ हेर्नुहोस्, हामी हेरिरहेछौँ हाम्रो समाजमा, आफ्नो देशमा पनि, अरू ठाउँमा, त्यो समानता हामी मात्र इस्लाम बाहेकको इस्लाममा छ र इस्लाम बाहेक कसै कुनै पनि समाजमा यस्तो छैन। कुनै कुनै धर्ममा तपाईँ लिनुहोस्, समाजमा हुन्छ यो जातिको कुरो आउँछ, अनि हाम्रो विशेष गरी तपाईँ लिनुहोस् हाम्रै आफ्नै देशमा अथवा हिन्दू समाजमा चार भागमा मानिसलाई बाँडिएछन्, यो बाहुन हो, यो क्षेत्रीय हो, यो हो, यो शूद्र हो, तर यस्तो छैन इस्लाममा। इस्लामले यसको विरोध गर्छ, ईश्वरको नजरमा, अल्लाहको नजरमा कसैलाई कसैमाथि प्राथमिकता छैन। अल्लाहले कुरानमा भन्नुभएको छ, अउजुबिल्लाहि मिनश्शैतानिर रजीम, या अय्युहन्नासु इन्ना खलकनाकुम मिन ज़करि वा उन्था, हे मानिसहरू मैले तिमीहरूलाई एउटै पुरुष र एउटै महिलाबाट जन्म दिएको। अल्लाहले प्रश्न भन्नुभएछ, एउटै पुरुष र एउटै महिलाबाट हाम्रो जन्म भयो भने हामीमा किन यस्तो छुतछात र भेदभावको कुरो आउँछ। त्यो इस्लामले यसको खण्डन गर्छ, यसको विरोध गर्छ, छैन। अल्लाहले प्रश्न भन्नुभयो, हाम्रो मूल आधार जुन छ, जुन हाम्रो जर हामी भन्छौँ को हो, उहाँको पहिला सबभन्दा पहिला जन्मेको व्यक्तिको नाम आदम हो, त्यसपछि उहाँको श्रीमती हौवा, दुवैबाट हाम्रो जन्म भयो, हाम्रो उत्पत्ति भयो। अब यहाँ त्यो यो इस्लामको विशेषता हो कि इस्लामको प्रत्येक कुरोमा तपाईँ समानता पाउनुहुन्छ, कुनै भेदभाव हुँदैन, धनी र गरीबको कुरो आउँछ, ठूलो सानोको कुरो आउँदैन। र त्यस्तै हाम्रो साथीभाइहरू, इस्लामको विशेषता के छ भने इस्लामले हामीले भ्रातृत्वको कुरो सिकाउँछ, भाइचारा सिकाउँछ हामीलाई, इन्नमल मुमिनून इख्वा, यो एउटा मुस्लिम र मुस्लिम आपसमा भाइ जस्तै हुन्छन्। यो भ्रातृत्वको जुन कुरो छ त्यो इस्लाम, खाना खान्छौ सातजना, आठजना, दसजना, एउटै थालीमा एउटै गिलासमा पानी पिउँछ, हामी पानी खान्छौ। जे पनि तपाईँहरू हेर्नुहुन्छ यहाँ आएर, विशेष गरी सउदी अरबियामा बस्ने साथीहरू अथवा गल्फ कन्ट्रीजमा, कि यो इस्लामको विशेषता हो यो। आज हाम्रो धेरै समाजमा हामी हेरिरहेछौं एउटै घरमा को दाजुभाइ दिदीबहिनीहरू एउटै थालीमा बसेर उहाँहरू तिनीहरूले खाना खानु मिल्दैन, एउटै गिलासमा पानी खाना खानु मिल्दैन। यदि कसैले खाना खाँदा कसैको गिलास छुयो भने त्यो के भन्छ नि, अशुद्ध भयो। त्यस्तो यस्तो कुरो छैन। हामी सबै मानिस हौ, हाम्रो रगत तपाईँको रगत सबैको, चाहे त्यो हिन्दू होस्, मुस्लिम होस्, क्रिस्चियन होस्, र हाम्रो शरीरको बनावटमा केही फरक छैन, एक समान छ। फरक के छ? मात्र हाम्रो विचारमा फरक छ, हाम्रो सोचाइमा फरक छ। र हामीले त्यो सबै कुरोमाथि यदि विचार गर्यौं भने इन्सा हाम्रो अगाडि सत्य कुरो आउँछ। त्यस्तै इस्लामको विशेषता हो, इस्लामले नारीलाई विशेष गरी महिलालाई के छ, इज्जत गरेको छ, जुन अरू कुनै पनि धर्ममा कुनै पनि उसमा समुदायमा छैन। एउटा आमाको रूपमा, छोरीको रूपमा, एउटा श्रीमतीको रूपमा सबैको अधिकार छ र सबैको लागि नियम छ हाम्रो त्यो इस्लाम धर्ममा। आज तपाईँ हेर्नुहोस्, हामी एउटा आमाको तपाईँ सेवा गर्नुहुन्छ, त्यसले छोरी जन्माउनु भयो, छोरीको तपाईँले रेखदेख गर्नुभयो, हेरचाह गर्नुभयो, पढाइ शिक्षा दीक्षाको व्यवस्था गर्नुभयो, शादी बिहे गर्नुभयो, अल्लाहले सन्देशताको भनाइ छ कि अल्लाह तालाले त्यो मान्छेलाई स्वर्ग दिन्छ। त्यस्तै श्रीमती सम्मान गर्नुपर्छ, यो हाम्रो दास होइन, जस्तै धेरैजना एउटा दास जस्तै हुन्छ, हाम्रो नौकर जस्तै होइन, उसको पनि अधिकार छ, उसको पनि केही जिम्मेवारी छ। हामी दुइटै मिलेर श्रीमान र श्रीमती यदि तपाईँ आफ्नो जीवनलाई अगाडि बढाउन चाहनुहुन्छ, तपाईँले सफलता मिल्छ। त यो सबैले के छ भने आफ्नो श्रीमतीसँग राम्रो व्यवहार गर्ने आदेश दिनु, खैरुकुम खैरुकुम लियाहली वा अना खैरुकुम लियाहली। नबी सल्लमले भन्नुभयो कि तिमीहरू मध्ये अनि जुन मान्छे आफ्नो श्रीमतीको लागि राम्रो हुन्छ त्यो मान्छे राम्रो हो, म आफ्नो श्रीमतीको लागि म सबै तिमीहरू भन्दा म धेरै राम्रो छु, अनि मेरो त यो यो इस्लामले एउटा प्रोत्साहित गरेछ हामीलाई। एउटा के छ भने इस्लामले सबै कुरो हामीले सिकाइरहेछ, अरू कुनै पनि समुदायमा कुनै अर्को उसमा हामी पाइँदैनौ। त साथीभाइहरू, त्यो जुन महिलालाई इस्लामले सम्मान दियो, एउटा नारीलाई जुन सम्मान दिएको छ, तरिकाले बुझ्नुपर्छ। महिलाले बाहिर हिँड्दाखेरि आफ्नो शरीरलाई छोपेर हिँड्ने इस्लामको विशेषता हो, कसैले उहाँलाई गलत दृष्टिकोणले नहेरोस्, आफ्नो घरमा बस्ने, आफ्नो बच्चाहरूको हेरचाह गर्ने, आफ्नो श्रीमानको धन सम्पत्तिको रक्षा गर्ने, त्यो श्रीमतीको जिम्मेवारी हो। त म के भन्न चाहन्छु हो र इस्लामको विशेषता मध्ये के छ साथीभाइहरू, धेरै कुरो छ तर अब समय छैन, र म के भन्न चाहन्छु सबभन्दा कि इस्लाम यदि कुनै मान्छेले स्वीकार छ भने अल्लाहले उसको सम्पूर्ण उसको जीवनको सम्पूर्ण स्वीकार्नुभन्दा अगाडिको सबै उसको पापहरू अल्लाहले क्षमा गरिदिन्छ र उहाँलाई मुक्ति मिल्छ। قبل الإسلام في ظلمات من الجهل والظلم، كان الظلم ظاهر وتفريق الناس وجعلهم مقامات ومنازل بحسب إما قبيلتهم أو ثرواتهم أو يعني استعبدوا الناس وهم أحرار، ولهذا عاشوا الناس حقيقة تحت نير الظلم والضلال فترة طويلة. أتى الإسلام فحرر الأرواح قبل الأجساد. أنا أريد أن أبين للناس يا شيخ قضية هامة، ولا زالت أنا أعرف أنه في بعض الديانات لا زالت قضية الطبقية الرؤوس والأقدام، لكن في الإسلام يعني أتى حقيقة جمال هذا الدين العظيم. يعني قال إن أكرمكم عند الله أتقاكم، ووضح النبي صلوات ربي وسلامه عليه أنه لا فرق بين عربي وعجمي ولا أسود ولا أبيض، ولا يعني وضح أنه كل الناس سواسية، يعني إن أكرمكم عند الله أتقاكم. وكما النبي صلى الله عليه وسلم بحسب امرئ من يعني من، وقال إن النبي صلى الله عليه وسلم بحسب امرئ من الشر أن يحكم لهؤلاء الناس، يعني أنهم في دياناتهم لا زالوا يعيشون جاهلية حقيقية، منها هذا الظلم وتفريق الناس طبقات. في الإسلام الناس يتساوون ولكن ما يتفاضلون إلا بالتقوى. تفضل يا شيخ. نيبالي داجي بھائی اہلے تپائیں ہرو کو سامنے برار لے اسلام کو بشیشتا کو سلسلہ ماں وہاں لے کہے کورا بھنو بھائیو अहिले पनि म तपाईँहरूलाई केही भन्न चाहन्छु कि इस्लाम सबभन्दा पहिलो म यो कुरो भन्न चाहन्छु कि इस्लाम यो कुनै नयाँ धर्म होइन, तपाईँहरू यो मनमा कुरा नराख्नु कि पहिलाको धर्महरू यस्तो कुरो होइन, इस्लाम नै सबभन्दा पहिलाको धर्म हो। तर शैतान भूतले मानिसहरूलाई धोका दिएर अन्धारोमा गरिदियो, गलत गलत काम गर्न थाले, यसैको लागि सत्य ईश्वरलाई सुभान व तआलाले समय समयमा आफ्नो सन्देशटा ऋषि मुनि नबी रसुल पठाउनु भएको, खास गरी सल्लम आए अल्लाह तालाले पठाउनु भयो। जुन समयमा मोहम्मद सल्लम मक्का नगरमा जन्म पायो त्यति बेला मक्का नगरको स्थिति धेरै खराब थियो, भन्नाले मुर्दार खाने, अर्को हत्या गर्ने, सत्य ईश्वर बाहेक अरू अरू वस्तुलाई पूज्ने, अरू धेरै नराम्रो नराम्रो काम गर्दै थिए। तर सल्लमले यो इस्लामलाई रिनु गरेको, भन्नाले यसको तजदिद गरेको, रिनु गरेको, इस्लामलाई राम्रो रूपमा सबैहरूको सामुन्ने, सबै मानिसहरूको सामुन्ने सत्य ईश्वरलाई सुभान व तआलाको कुरा राख्नुभयो। अहिले तपाईँहरूले साथी शेख अब्रारसँग कुरानको एउटा आयत सुन्नुभयो, या अय्युहन्नास وجعلناكم شعوبا وقبائل لتعارفوا ان اكرمكم عند الله اتقاكم। अल्लाह सुभान व तआलाले भन्नु भएको कुनै खास समुदाय र कुनै खास कुलको लागि अल्लाहले भन्नु भएको, सम्पूर्ण संसारको मानिसहरूलाई भन्नु भयो, हे संसारमा बस्ने मानिसहरू, तिमीहरूलाई मैले एउटा पुरुष र महिलाबाट यो संसारमा रचनामा लाएको र कि तिमीहरू मेरो उपासना वन्दना गर्नु, मेरो उपासना वन्दनामा करू कसैलाई साझी नबनाउनु, फेरि मैले तिमीहरूलाई प्रत्येक कुल खानदानमा बाँट दिएको र यसको अर्थ यो होइन कि तिमीहरू एक अर्कामाथि तलामाथिको कुरा राख्नु कि ठूलो जातिको मान्छे हो यसको धेरै सम्मान छ, यो सानो जातिको मान्छे होलाई तलामा राख। अल्लाह सुभान व तआलाले भन्नुभएको लितआरफु, ताकि तिमीहरू आपसमा एक दोस्रोलाई पहिचान गर्ने, चिन्ने र अर्को परिचय गराउने, यो यसको खास उद्देश्य हो अल्लाह सुभान व तआलाको, सानो ठूलोको यसमा कुनै ऊ छैन। फेरि अल्लाह सुभान व तआलाले के भन्नुभएको इन्न अकरमकु मिनकुममा, सबभन्दा राम्रो व्यक्ति मानिर त्यो हो जसको हृदयमा मेरो डर छ, मेरो मेरो विषयमा र मेरो अदृश्य कुराहरूको विषयमा उसले आस्था राख्छ र विश्वास गर्छ र मेरो पूजामा कसैलाई साझी बनाउँदैन। इस्लामको विशेषताहरू अहिले तपाईँहरू सुन्नुभयो, शेख अब्रारले भन्नुभयो कि सम्मान दिएको कुनै श्रीमतीको रूपमा, छोरीको रूपमा, आमाको रूपमा, दिदी बहिनीको रूपमा अल्लाह सुभानहु व तआलाले र अन्तिम इस्दू श्री मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमले सबैलाई सम्मान दिएको र सबैको एक अर्कामाथि हक छ। यसरी नै हाम्रो सन्देशटा श्री मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छन् कि जुन व्यक्तिले कुनै विधवा र टुहरो र यिनीहरूको देखभाल गर्छ, यिनीहरूको सहायता गर्छ, फेरि खास गरी मोहम्मद सल्लल्लाहु भन्नुभएको टुहरोको विषयमा उहाँले भन्नुभएको इस्लामले खास ध्यान दिएको छ। उहाँले भन्नुभयो कि जुन व्यक्तिले कुनै टुहरोको देखभाल गर्यो, उसको शिक्षा व्यवस्था गर्यो भने त्यो स्वर्गमा मसँग यस्तै हुन्छ। मोहम्मद सल्लल्लाहु यस्तो भन्नु कि जसरी कि दुईटा औला आपसमा मिलेको छ, यसरी नै ऊ त्यो व्यक्ति टुहरोको सहायता गर्ने, उसको देखभाल गर्ने, उसको पालन पोषण गर्ने, किनकि टुहरोको अगाडि पछाडि कोही पनि हुँदैन। तर इस्लामले यो कुरा गरेको छ, म यो कुरा भन्छु कि तपाईँहरू इस्लामको विषयमा खास स्टडी गर्नु, पढ्नु, यो यसको साथमा एउटा अरू कुरो पनि म भन्न चाहन्छु कि हाम्रा नेपाली दाजुभाइ, अधिकांश नेपाली दाजुभाइहरूको भनाइयो छ र उनीहरूको यो विश्वास छ कि हामीहरू पनि त ईश्वर पनि उपासना वन्दना गर्छन्, यिनीहरूले उदाहरण दिन्छन्, जसरी कि काठमाडौँ पुग्ने बाटो तीन चारवटा बाटो हुन्छ, सबैलाई काठमाडौँ पुग्नुपर्छ, कोही यताबाट गयो, कोही यताबाट गयो, कोही यताबाट गयो, सबैले काठमाडौँ कुनै पनि तरिकाले पुग्यो, यसरी नै ईश्वरसम्म पुग्नुको लागि सबैको बाटो बेग्लै बेग्लै छ, होइन, जुन कुरा मन पराएको त्यही कुरा अनुसार नै हामीहरूले आफ्नो जीवन बिताउनु पर्छ। सत्य ईश्वरको भनाइ के हो कि मेरो र आप हे मानिस, तिमी मेरो र आफ्नो बीचमा कुनै तिस्रोलाई नराख्ने। मानिस अहिले के गर्छ, शैतान भूतको धोकामा आएर तिस्रोलाई आफ्नो र सत्य ईश्वरको बीचमा राख्छ। यही नै ईश्वर निराले यसै कुरालाई मन पराएको होइन। यसैले इस्लाम धर्ममा मेरा नेपाली दाजुभाइहरू कुनै ठूलो सानोको अन्तर फरक छैन, कुनै जात जात पात को भेदभाव को जसरी कि अरु धर्म मके छ यो सानो जाति को हो यो लाई मंदिर में जाने मिल्दैन यो लाई सानो जाति को हो र ठूलो जाति मात्र जाने पाउँछ यो कुरा त यस्तो होइन तर इस्लामले सबैलाई सम्मान दिएको छ सबैलाई एक जस्तै मानेको छ जसरी कि तपाईहरु मेरो साथीसँग सुन्नुभयो उहाँले भन्नुभयो कि इस्लामले कुनै फरक गरेको छैन कुनै अन्तर गरेको छैन कि यो सोधी हो यो नेपाली हो जसरी कि यहाँ इस्लाममा पाँच समय सलाह पढ्नु अनिवार्य छ तपाईहरु समयमा सलाहको समय हुन्छ त अजान हुन्छ फेरि सम्पूर्ण मानिसहरु मुस्लिमहरु सबै एक साथमा मस्जिदमा जान्छन् पक्तिमा उभेर सत्य ईश्वरको सामुन्ने ढोक्छन् उहाँको उपासना वन्दना गर्छन् तर यसमा कुन हुन्छ यो नेपाली हो त्यो पछाडि हुन्छ यस्तो जुन अघि गयो उले एउटा राजाको साथमा एउटा ठूलो मान्छेको साथमा सलाह गर्ने सत्य ईश्वरको पूजा गर्ने पाउँछ यसमा कसैले उलाई कहिले पनि यो भन्न सक्दैन होइन तिमी यो जातिको हो तिमी यस्तो देशको हो सानो देशको हो गरिब देशले भन्ने पाउँदैन यसैले इस्लाममा जुन बराबरी छ इस्लाममा कुनै तलामाथि सानो ठूलो जाति जातपात भेदभाव यसको कुनै अन्तर छैन अल्लाह सुभानहु व तआलाले भन्नुभएको इन्न अकरमकुम इन्दल्लाहि अत्काकुम हे संसारमा बस्ने मानिसहरू तिमी सबभन्दा प्यारो व्यक्ति त्यो हो प्रिय त्यो हो जसको दिलमा हृदयमा मेरो डर छ मेरो मेरो मेरो डर छ भन्नाले मेरो भनाइको पालन गर्छ मेरो जुन कुरा मैले संसारमा पठाएँ र मैले आफ्नो सन्देशटा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पठाएको उहाँले जुन कुरा भनेको त्यसै अनुसार जुन कुरा विश्वास गरेर यसै अनुसार आफ्नो जीवन बिताउँछ त्यही नै मेरो सत्य सेवक हो त्यही नै मेरो सत्य भक्त हो त्यही त्यहीको सिलसिलामा म माया गर्छु त्यहीलाई नै म स्वर्ग प्रदान गर्छु र जुन यस्तो गर्दैन बरु ठुलो र मेरो पूजा मार्गलाई साझी बनाउँछ त्यो कुरा म कहिले पनि स्वीकार गर्दैन मरेपछि त्यो यस्तो खालको व्यक्तिलाई म आवश्यक नर्कमा हालिदिन्छु यसैले म अन्तिममा आफ्नो कुरा यो भन्न चाहन्छु कि तपाईँहरू इस्लामको विशेषता इस्लामको जुन राम्रो राम्रो मिठो मिठो कुराहरू छन् यसको बारेमा स्टडी गर्नु आफ्नो हृदय खोलेर खुल्ला किताब जस्तै खोलेर यो यसको यसको विषयमा पढ्नु जानकारी गर्नु फेरि यसमा कुनै जबरजस्ती छैन अल्लाह सुभानहु व तआलाले आफ्नो अन्तिम ग्रन्थमा भन्नुभएका छन् ला इकराह फि दिन यानि यो धर्ममा कुनै जबरजस्तीको कुरो होइन मेरो पूजाको लागि अल्हम्दुलिल्लाह थुप्रै मानिस सत्य ईश्वरको चाहना के हो कि तपाईँ सत्य ईश्वरको मिठो र सुन्दर स्वर्गलाई प्राप्त गरौ र जुन यातनाको ठाउँ नर्क छ त्योबाट आफैले बचाउँ र आफ्नो शरीरलाई बचाउनु र यसैको साथमा आफ्नो घर परिवार र तपाईँहरूको नजरमा जुन व्यक्ति राम्रो हो त्यो दिनु कुरा सिकाउनु बताउनु यही मेरो खास उद्देश्य हो तपाईँहरूको सामान्य जुन कुरा मैले भनेको लास्टमा यो कुरा भन्छु कि तपाईँहरू आवश्यक इस्लामको विषयमा स्टडी गर्नु र जानकारी गर्नु अल्लाहसितमा यो प्रार्थना गर्छु कि अल्लाह हामी सबैलाई यो तौफिक दियोस् कि सत्य ईश्वरको बाटोमा हामीहरू मिलेर उहाँको नै उपासना वन्दना गरम لا ما طولت بارك الله فيك انا مستمتع بالكلام ما ادري ايش القصه لكن مستمتع بالكلام طبعا اذكر الاخوه والاخواتي الافاضل الاكارم من كان داخل المملكه الحمد لله سبحانه بفضل الله سبحانه وتعالى ثم بفضل الجهود المباركه من حكومه خادم الحق 117 مكتب منتشره في انحاء المملكه الكتيبات بلغات مختلفه موجوده يا اخوان فلا اقل ان احد الاخوه يتصل او يزورهم ويحصل بعض هذه الكتيبات ثم يقوم بتوزيعها او نشرها وهي والحمد لله الكتيبات التي لدى مكاتب الدعوة مأمونة ومضمونة مفسوحة فالإعلام فيعني نهيب بالأخوة والأخوات الأكارم الأفاضل ستظهر أرقام الدعاة يا أخوان يا أخوات أكارم أفاضل تباعا أرقام الدعاة والداعيات في المكاتب المنتشرة وهي تظهر الآن على الشاشة أمامكم أحبتي في الله يعني لا أقل أن كل إنسان يختار رقم من كل جنسية من كل فضها عنده في الجوال قد يحتاجها كثير وجربت ذلك الكثير رحمة وأيضا كما ذكر معدنا الحبيب محمد ناصر نذكرها وينشروها في الواتسابات في التويتر وفي هذا، وهذا من الدعوة الله سبحانه وتعالى، يكتب لك الأجر الناس ما حد بسببك، وقد يسلم أشخاص وأنت لا تعلم سبحانه وتعالى علينا أو عليكم. سأذهب لك شيخ أبرار، نحن على جالة من أمرنا الآن حقيقة نريد أن نطيل في هذه المحاولة كثير الوقت دهمنا في قضية مهمة جالبة، وهي يعني الإسلام رتب حقوق للناس كلهم، أنا أريد أن أركز على قضية هامة، قضية اللي هي حقوق الوالدين. हाम्रा नेपाली साथीभाइहरु यसअघि तपाईहरुले अहिले केही इस्लामको विशेषताहरु सुन्नुभयो र हाम्रो शेख जमीरले पनि त्यो उसको अलि व्याख्या गर्नुभयो। सही कुरो हो कि इस्लाम यो नयाँ धर्म होइन, संसारमा बन पठायो, हाम्रो सृष्टि गर्यो र सृष्टि गरेपछि नै उहाँले आदम अलैहि सलाम लाई अथवा वहाँ का पछाड़ी धेरे संदेष्टा पठाएर उसले के छ भने आफ्नो एउटा सोझो मार्ग हामीलाई देखाउनु भयो संदेष्टा को माध्यमले, र त्यो मार्ग सबैको संपूर्ण संदेष्टा को उद्देश्य उतै थियो के थियो भने कि एक अल्लाहलाई पुज्ने, एउटै अल्लाहलाई पुज्ने र अल्लाहले रोजेको बाटोमा लाग्ने सबैको निम्तो यही थियो। र वास्तवमा के छ भने इस्लामले इस्लाम सबैको यानी इस्लाम मैले अघि नै भने कि यो एउटा जीवन व्यवस्था तरिकाले पनि यदि इस्लामलाई हेर्न चाहनुहुन्छ, इस्लामको कुराहरू अध्ययन गर्न चाहनुहुन्छ सामाजिक हिसाबले, एउटा देशको नाताले, घर परिवारको हिसाबले जुन तरिकाले पनि, त अल्लाह सम्पूर्ण कुरा हामी पाउँछौ, प्रत्येकको हक हकुक के हुन्छ उसको अधिकार इस्लामले सिकाएछ हामीलाई, बुवा आमाको हक के छ हामीमाथि, उहाँहरूको महत्व के छ, छोरा छोरीको, श्रीमानको, श्रीमतीको, दिदी बहिनीको, सबैको, यो सबै कुरो हामी इन्सान त्यो इस्लाममा तपाईँ पाउनुहुन्छ। तपाईँ कुरान पढ्नुहोस्, अध्ययन गर्नुहोस्, म तपाईँलाई जे कुरा जुन विषयमा केही भन्न को महत्व र उहाँको के हक अधिकार छ हामीमाथि। बुवा आमाको सम्बन्धमा अल्लाह ताला ले कुरान में भन्नु भएछ, औज बिल्लाहि मिनश शैतानिर रजीम, वकदा रब्बुका अल्ला तअबुदु इल्ला इय्याह वबिल वालिदैनि इहसाना, कि अल्लाह ले के भन्नु भयो कि सबभन्दा पहिला हामी अल्लाह लाई पुजौ, वकदा रब्बुका अल्ला तअबुदु इल्ला इय्याह, यानी अल्लाह लाई पुजौ हामी र अल्लाह लाई पुजेपछि के छ, के जिम्मेवारी आउँछ हामी माथि, बुवा आमाको सेवा गर्नु, वबिल वालिदैनि इहसाना, अल्लाहले आफ्नो पूजा पछि नै आयतको कि तिम्रो रबले तिम्रो प्रभुले यो आदेश दियो, यो फैसला गर्यो, उसको हुकुम छ यो कि तिमी अल्लाहलाई पूजा, मात्र अल्लाहलाई पूजा तिमी र आफ्नो बुवा आमाको साथमा उहाँ अनि राम्रो व्यवहार गर। हाम्रो जीवनमा तपाईँ हेर्नुहोस् यानि हाम्रो लागि एउटा बुवा आमाले आफ्नो बच्चाहरूको लागि कति त्यो उहाँले कति माया गर्छन् र बच्चाहरूको प्रगतिको लागि उहाँको भविष्य अनि उज्जवल बनाउनुको लागि धेरै परिश्रम गर्छन्, भूखो रहेर बच्चालाई खुवाउँछन्, आफू लगाउने लुगा हुँदैन राम्रो तर बच्चाको लागि जुन तरिकाले पनि किनेर दिन्छन्, कति माया हुन्छ त्यो सबैलाई थाहा छ। त्यसले गर्दा बुवा आमाको जुन महत्व छ हाम्रो जीवनमा त्यो धेरै महत्वपूर्ण कुरो हो र इस्लाम यानि हामी के छ भने बुवा आमाको सेवा गर्दा हामीलाई स्वर्ग मिल्छ र आमाको हक जुन छ हामी माथि, आमाको जुन अधिकार हामी माथि छ त्यो बुवा भन्दा अलि बढी छ। आमाले धेर्नु 9 महिना आफ्नो गर्भमा बच्चाको हेरचाह गरिरहेछन्, कति दुःख उठाउँछिन् त्यो समयमा, त्यो एउटा आमाले त्यो कुरा बुझिरहेछन्, आमाले त्यो कुरो राम्रो तरिकाले थाहा हुन्छ कि कति दुःख र तकलीफ हुन्छ त्यो समयमा, त्योलाई बच्चालाई जन्माउने बेलामा त्यो हामीले यदि तपाईँ विचार गर्नुहुन्छ भने त्यो आफै त्यो महत्व हाम्रो दिमागमा आउँछ कि वास्तवमा उहाँहरूको धेरै महत्व छ। कुरानमा विभिन्न ठाउँमा अल्लाहले आमा बुवा को सेवा गर्ने, आमा बुवा सँग राम्रो व्यवहार गर्ने, आमा बुवा को राम्रो तरिकाले हेरचाह गर्ने, त्यस्तो प्रोत्साहित सल्लम को कथनहरुमा धेरै कुराहरु छन् जसले गर्दा हामीले त्यो कुरोबाट हामीलाई के हामी जुन नतिजा हामी लिन्छौ अथवा जुन कुरो हाम्रो अगाडि आउँछ कि हामीले धेरै महत्व दिनुपर्छ र उहाँहरुको सेवा तपाई राम्रो तरिकाले गर्नुस् हेरचाह गर्नुस् उहाँहरुको अनि तपाई विदेशमा हुन्छ हुनुहुन्छ परदेशमा हुनुहुन्छ तापनि तपाई यहाँबाट उहाँहरुको बारेमा चिन्ता राख्नुस् केही समस्या छ केही आवश्यकता छ उहाँहरुको लागि त्यो तपाई पूरा गर्नुस् इन्शाअल्लाह त्यसको उसमा के छ भने अल्लाह तालाले तपाईलाई स्वर्ग दिन्छ बुवा आमाको सेवा गर्नुहुन्छ त्यसको बदलामा अल्लाह तालाले तपाईलाई हामीलाई स्वर्ग प्रदान गर्छ र यो ठूलो धेरै ठूलो अनि महत्वपूर्ण कुरो हो हाम्रो लागि र यो हामीले के छ भने एउटा अनमोल चीज हाम्रो साथमा हुन्छ जुन मान्छेको बुवा आमा बितिसक्नुभयो तपाई त्यो तिनीहरू कस्तो कुरा आउँछ यदि तपाईहरूको बुवा हाम्रो बुवा आमा यदि जीवित छन् भने त्यो अमूल्य समय हामी नगुमाएर उहाँहरूको हेरचाह गर्दा राम्रो हुन्छ इन्शाअल्लाह र अल्लाह तालाले हामीलाई स्वर्ग दिन्छ र इस्लामले हामीले त्यो प्रोत्साहित गरेछ हाम्रो ध्यान आकर्षण गराएको छ धेरै कुराहरू छन् उहाँको सम्बन्धमा अब समय थोरै छ त्यसले गर्दा म अब आफ्नो कुरा अगाडि बढाउन सक्दैन र म यो भन्न चाहन्छु कि हामी अल्लाहलाई पुजौं एक सन्देशता एक ईश्वरलाई र एक ईश्वरको पूजा र उसको उपासनाको साथमा अनि उहाँलाई जिम्मेवारी हो उहाँको अल्लाहको ईश्वरको पूजामा कसैले सहभागी नबनाऊ र हामी आफ्नो बुवा आमाको साथमा राम्रो व्यवहार गरौं उहाँहरूको साथमा अनि हाम्रो के छ उहाँहरूको सेवा उहाँहरूको दुख सुख उहाँहरूको उहाँले जे पनि आवश्यकता छ त्यो हामी पूरा गरौं इन्शाअल्लाह अल्लाह ताला بارك الله فيك جزاك الله خير طبعا الوقت الان ما بقى معنا كثير وقت لكن ابو رياض انا في قضيه مهمه وسريعه جدا نحن الان بينا لكثير منهم يعني قضيه هامه التوحيد ومستحق للعباده وعقوبه من اعرض عن هذه الدعوه او قبولها طبعا نريد الان في دقيقتين يا شيخ او اقل تحفيز للناس وتذكيرهم مصير من مات وهو لا زال على دينه يعني او على غير دين الاسلام समय थोरै छ यसैले दुई शब्दमा यो कुरा भन्न चाहन्छु अल्लाह सुभानहु तआलाले आफ्नो अन्तिम ग्रन्थ कुरानमा भन्नुभएका छन् उमय्यम तगै गैर आखिरत मेरो खासरीन अल्लाह सुभानहु तआलाले भन्नुभएका छन् कि जुन व्यक्तिले इस्लाम बाहेकहरू कुनै पनि धर्मभित्र आफ्नो जीवन बिताउँछ त्यो कुरामा कहिले पनि स्वीकार गर्दैन परलोक जीवनमा त्यो धेरै घाटा उठाउँछ यसैले हाम्रा नेपाली भाइहरू जीवन जुन सत्य ईश्वरबाट मिलेको छ यो थोरै दिनको लागि हो मेरो कहिले संसार छाडेर जान्छन् यसैले हामीहरूलाई आफ्नो भविष्य स्वर्गलाई भविष्यमा स्वर्गलाई प्राप्त गर्नको लागि सत्य कुरा बुझ्नुपर्छ र इस्लामको विषयमा कुरा बुझ्नु किनकि अल्लाह सुभानहु तआलाले भन्नुभएका छन् ओमै युशरिक बिल्लाहि फकद हरमल्लाहु अलैहि जन्ना ओमा वाहुन्ना सत्य ईश्वर अल्लाह ताला बाहेक अरू कसैको उपासना वन्दना गर्यो कसैको पूजा पाठ गर्यो सत्य ईश्वरको पूजामा कसैले साझी बनायो भने त्यो मरेपछि त्यो उसलाई स्वर्ग कहिले पनि मिल्दैन ओमा वाहुन्नार उसको ठेगाना नर्क हो यसैले नर्कबाट बच्नको लागि हामीहरू प्रयास गरौं र यो कुरा आफ्नो मनमा हामीहरू राखौं कि जुन हाम्रो सकेको छ यो यसको बारेमा चिन्ता नगर्ने अल्लाह सुभानहु तआलाले यो सबै पापलाई क्षमा गरिदिन्छ यसैको सिलसिलामा अन्तिम यस्तो सन्देशमा मोहम्मद सल्लमले भन्नुभएका छन् इन्नल इस्लाम यो बुमा कबल हो यानि इस्लाम यानि पहिलाको जुन कुरा तपाईँले पुन पापको काम गर्यो इस्लाम लिएपछि अल्लाहले सबै कुरालाई क्षमा गरिदिन्छ यो पापलाई पुण्यमा चेन्ज गरिदिन्छ बदलिदिन्छ यसैले स्वर्ग स्वर्गलाई प्राप्त गर्नको लागि हामीहरूलाई यो कुरा माथि ध्यान दिने इस्लामको विषयमा स्टडी गर्ने र इस्लाम किनकि जुन मरेका छन् आवश्यक त्यो नर्कमा छन् जुन इस्लाम बाहेक अरू धर्म मरेका छन् त्यो आवश्यक नर्कमा छन् अल्लाह र अल्लाहको अन्तिम यसैले उमा वाहुन्नार किनभने उसको ठेगाना नार हो, नर्क हो, यसैले नर्कबाट बच्नको लागि स्वर्गलाई प्राप्त गर्नको लागि यो कुरा स्वीकार गर्नुहोस्। शेख अब्रार في يعني حقيقه في دقيقه هو ذاك قضيه مهمه يعني انا اعرف الكثير منهم قد يكون مقتنع او عنده شبهات وزالت يعني دقيقة أو دقيقة ونص تبين الناس وتحفزهم على التوبة والإنابة والعودة إلى سبحانه وتعالى وقبول هذه الدعوة وإنقاذ النفس من كان عنده تردد يعني شيء. هم رأي نيبالي ساتي بھائی هرو يوتا مهتوپول كورو رہے چھا را هم رو سمي پنی شک نلاغے چھا با تيو کو بانے کی ہمی لے تيو واسطو ما هم رو جمعہ واری کے ہو ہمی لے تيو ستی شور ماتھی بسواس گرنو پر چھا एउटै ईश्वरमाथि विश्वास गरेर र त्यो एउटै ईश्वरले रोजेको बाटोमा लाग्नु पर्छ, त्यसैमा हाम्रो लागि सफलता छ। मुख कुरो के छ भने कि हामीले अनि हाम तपाईँ हामीले कसैले सोच्छ कि हाम्रो मैले धेरै पाप गरेँ, अब इस्लाममा लागेर मेरो त 50 वर्ष बितिसक्यो, 40 वर्ष बितिसक्यो, म यति उमेरको भइसकेँ, तर अब के हुन्छ त्यस्तो सोच्नु राम्रो हुँदैन। जुन सुकै समयमा यदि जसले पनि एउटा सत्य मार्गमा लाग्ने उसमा एउटा हौसला पैदा भयो र ऊ के छ भने एउटा ईश्वरीय मार्गमा लाग्न चाहन्छ भने त्यो जहिले पनि तपाईँ लाग्न सक्नुहुन्छ र अल्लाहले सम्पूर्ण तपाईँ यदि उसमा लाग्नुभयो अल्लाहले सम्पूर्ण तपाईँको त्योभन्दा अगाडिको कुराहरू अल्लाहले त्यो त्यो भन्दा अगाडिको सबै कुरा क्षमा हुन्छ र अल्लाहले तपाईँलाई इन्सान्लाई स्वर्ग दिन्छ। अल्लाहले कुरानमा भन्नुभएछ अल्लाह तआलाले भन्नुभएछ या यो लदिन आमनु तु बेरल्लाह तौबत नसुहा, त्यो क्षमा याचना योग माग्नु पर्छ, अल्लाहसित चाहनु पर्छ। हामीले सबैबाट केही कमी कमजोरी हुन्छ, तर यसको के छ भने त्यसको उपाय के हो भने हामी अल्लाहसित क्षमा याचना चाहौँ, मागौं, माफी चाहौं। इन्शाअल्लाह अल्लाहले वाचा गरेको छ कुरानमा, यदि तपाईँ अल्लाहसित राम्रो तरिकाले आफ्नो सत्य मनले आफ्नो भित्री मनले तपाईँ अल्लाहसित क्षमा याचना, अल्लाह तआलाले तपाईँको सम्पूर्ण पापहरू माफ गरिदिन्छ। र इन्शाअल्लाह म अन्तमा भन्न चाहन्छु तपाईँहरू त्यो इस्लाममा लाग्नुहोस् र इस्लामलाई पढ्नुहोस्, यो सबैको धर्म हो, खास मुस्लिमको धर्म होइन, सम्पूर्ण मानवको लागि हो। जति हाम्रो अधिकार छ त्यति नै तपाईँहरूको पनि हो, यानि मेरो विचार भनाई अनि हाम्रो पनि त्यति नै अधिकार छ जति हाम्रो छ। अल्लाहले हामी सबैलाई त्यो इस्लामलाई बुझ्ने र त्यो माथि अमल गर्ने र सत्य बाटोमा लाग्ने साहस प्रदान गरून्, यो हाम्रो दुआ र प्रार्थना छ। जजाकुमुल्लाह खैरन, अस्सलाम अलैकुम रहमतुल्लाह। जजाकुल्लाह खैर शेख अब्रार मिन मकतब हिदाया फी बिदाया नियाबा अन الاخوان في مكتب الدعوه وتوعيه الجاليات في قناه بدايه. اشكرك على حضورك واشكر الاخوان حقيقه في مكتب هدايه، نسال الله يكرمكم. احبتي في الله يعني انا حقيقه رساله سريعه سارسلها الان، طبعا يعني اهيب بكل واحد من الاخوه والاخوات انه حقيقه يتفاعل مثل هذه البرامج وهذه المناشط الدعويه، يعني لا في المشاغل الاخوات الفاضلات اذا ذهبت الى مشاغل زياره بعض الاقارب، زياره الاهل، ذهبت المستشفيات مستوصفات، وهذا ايضا في حق الرجال ايضا عند السفر لبعض الاخوه والاخوات عندما يسافر للسياحه او للعلاج او للدراسه لا اقل من نحن. وانا حقيقه بحمد الله وفضل قابلت الكثير منهم وذكر لي قصص جميله جدا الفتح من الله سبحانه وتعالى. يعني انا اهيب بالاخوه والاخوات دائما نكون مع مطويات من يعني لغات مختلفه يهديها عن محطات البنزين، في المشاغل، في الشركات، في المستوصفات، في المطاعم ايضا اذا ذهب. مطويه واحده يعني هي مجانيه في مكاتب الدعوه او لا تكلفك ولا نصف ريال. اشكر كل من في البرامج هذه بالاعلان، الكبار المغردين شيخ محمد العليفي، شيخ محمد مهنا، الشيخ عمر المقبل، وجميع الاخوه والاخوات الفاضل الكارم. حقيقه يظهر امامكم احبتي في الله لرقم حساب مكتب الدعوه وتوعيه الجاليات بطحاء للوقف الخيري، والاخوه يهبون بالجميع التفاعل معهم ودعم هذه المناشط. الله سبحانه وتعالى لا يكون ذلك في ميزان حسناتكم وبركه عليكم. انا حقيقه اذكر واكرر يا اخوان زائما الاخوه والاخوات الفاضل الكارم يعني انهم يعني متابعه حساب مع لدعوه العماله، ففي خير كثير حقيقه من ارقام الدعاه والداعيات في مكتب الدعوه، عندهم برنامج في بطحه، عندهم برنامج داعيات في البنيات، يعني مجرد الاتصال بالاخوان ذهبنا اليك في مكانك أشكركم جميعا أحبتي في الله على متابعتكم. أشكر الأخوة والأكارم الشيخ ضمير عباس مكتبات وعيال جار بطحة والشيخ أبرار من مكتب هداية في الخبر. أسأل الله سبحانه وتعالى أن يوفقنا إياهم لطاعته وأن يسمعكم لطاعته. أذكركم أحبتي في الجالية الكينية باللغة الكينية. أعلنوا يا أخوان وتفاعلوا معنا يعني وادعوا كل من تعرفون لمتابعة هذه الحلقة. أشكركم جميعا. دروع مقدمة مكتب الدعوة وعيات الجالية بطحة للشيخين الكريمين. أشكركم الشيخ ضمير على حضورك. جزاك الله خير. أشكركم الشيخ أبرار على حضورك. أسأل الله سبحانه وتعالى أن يكتب أجركم. ألقاكم في الأسبوع القادم. أترككم في رعاية الله سبحانه وتعالى. سبحانك اللهم وبحمدك، أشهد أن لا إله إلا أنت، أستغفرك ربي وأتوب إليك. كونوا جميعا أحبتي في الله دعاة الله سبحانه وتعالى، وفوزوا بالأجر من الله سبحانه وتعالى. أترككم في رعاية الله. السلام عليكم. ما بين القاص والداني من أقصى المغرب للصين، من أقصى المغرب للصين. لو أملك عندي فيني نشرت تعاليم الدين، ما بين القاص والداني من أقصى المغرب للصين. أشهد إن أن محمداً عبد الله ورسوله. بداية واقع من حياتك.